रहन्छ धरतीलाई जुम्ले नि माया गरे मैले जै उनले नि अझ बढी नातासाने आकाशकै जुन Thank you. उनकै माया मोटुमा मनमा उनकै साथ पाए त जीवनमा अझ बढी नातासाने आकाशकै जुन्छन्थे म मागे मानी हुन्थे म जुनी जुनी साथ I need it.